नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झङ्कारमा। प्रविधि कक्षका मित्र राजसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz। अनि यो कार्यक्रम लोक झङ्कार हामी हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ। र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम लोक झङ्कारमा हामी कहिले नयाँ भाका बजाउँछौँ, कहिले पुराना भाका बजाउँछौँ, कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ, अनि कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने आजको यो शनिबारे बसाइमा भर्खरै बजारमा आएको लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछु। तपाईँ खाना खाँदै लाग्दै हुनुहुन्छ होला, भर्खर कोही मित्रहरू त खाना पकाउँदै पनि हुनुहुन्छ होला, जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँले लोकझङ्कारको बसाइमा हुनुहुन्छ, तपाईँलाई भर्खरै बजारमा आएका मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर कार्यक्रममा थोरै भए पनि मञ्चन्ति त तत्क्रममा हामी जुटिराखेका छौँ। र मलाई टेक्निसियन मलाई पारीबाट प्रविधि कक्षबाट मलाई साथ मिलिरहेको छ राज, र म चाहिँ तपाईँको आफ्नै लोकझङ्कारको साथी दिवस। र कार्यक्रममा ढिला नगरिकन एउटा भाका सुरु गरौँ। सुरुवातमा सानो तिमीलाई दुनियाँले चिन्छ मौसम गुरु अनि पूर्णकला विशीको यो आवाज अबको क्रममा तपाईँको लागि।

68538, मोबाइल 9855 66040 र 9809256045, वेबसाइट www.hmkchitaun.com। सङ्गा जस्तै भएको छ माना, सुन्न पाउँदा रेडियो अर्पण, नराम्रो सोचाइमा डुल्न हुँदैन। गीत सङ्गीत समाचार सुन्न परे ए हजुर, रेडियो अर्पण कहिल्यै भुल्न हुँदैन। नमस्कार आदरणीय श्रोताहरू, म लोक तथा दोहोरी गायक पुरुषोत्तम नेउपाने, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz। एकैछिन विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 MHz सुनिरहनु भएको छ र कार्यक्रम लोकझङ्कारको बसाई सँगै हुनुहुन्छ। र तपाईँ जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँले कार्यक्रम लोकझङ्कारको अवस्थामा हुनुहुन्छ, कोही श्रोता मित्रहरू खाना खाँदै लाग्दै हुनुहुन्छ होला, कोही रेडियो सेटमा बसेर भए पनि पानी परेको बेलामा सुनिरहनु भएको छ होला, कता कतातिर चाहिँ आज धेरै पानी परेको छ, र कार्यक्रम लोकझङ्कारमा हामी भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई गर्मीको समयमा थोरै भए पनि शीतल दिने महसुस गरिराखेका छौँ। र कार्यक्रममा अब ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ। मिक्सन ख्याति छेत्री अनि पूर्णकला विशीको सुमधुर आवाज रहेको छ यो भाकामा, आँसु नझार भन्ने भाका, अवक्रममा तपाईँको लागि। ठिकै छ तर बिन्ती माया नमा। आँसु नझार मेक्सन ख्याति छेत्री अनि पूर्णकला विशीको सुमधुर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। तपाईँलाई आज यो शनिबारे बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरू बजाएर थोरै भए नि मनोरञ्जन दिइराखेका छौँ र यो आशा अनि विश्वास छ हामीलाई। र तपाईँले रेडियो अर्पण 104.5 मेगाहर्जमा आउने कार्यक्रम लोक झङ्कारको बसाइसँगै हुनुहुन्छ र मिठा मिठा लोकदोहोरी भाकाहरू सुनेर बसिराख्नु भएको छ। जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँले कार्यक्रम लोक झङ्कारको बसाइमा हुनुहुन्छ र तपाईँहरूलाई यिनै भाकाहरू प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको छ र यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र राजलाई पनि विशेष आभार प्रकट भन्दै म पनि आँसुले रुजेको छु सानो एम छेत्री अनि पूर्णकला विशीको सुमधुर आवाजको यो लोक भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको यो लोक झङ्कारको श्रृङ्खलाबाट म दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। गाउँ घर